सानो म तिमीलाई यति धेरै प्रेम गर्छु, कतै तिमीले यो हाम्रो पवित्र प्रेमलाई छोड्ने त गर्दिनौ है? होइन त्यसो नभन न, म तिमी बाहेक अरू कसैलाई प्रेम गर्न सक्दिनँ। तिमी नै मेरो हौ, तिमी नै मेरो हौ। सिरजेको यो जोडी तिमी कतै नजानु साछोडी, म जिउन सक्दिनँ यो दिलबाट अन्तै बसै सर्यो भने। दुनियाले हाम्रो बदनाम गर्दै हिँड्छ यो सानो, यदि तिमीले पारेको सोधो भयो भने। सिर्जेको यो जोडी, सिर्जेको यो जोडी तिमी कतै नजानु साछोले, म जिउन सक्दिनँ यो दिलबाट अन्तै बसै सर्यो भने। दुनियाले हाम्रो बदनाम गर्दै हिँड्छ यो सानो, यदि तिमीले पारेको सोधो भयो भने। दुनियाले हाम्रो बदनाम गर्दै हिँड्छ यो सानो, यदि तिमीले पारेको सोधो भयो भने। मेरो पनि मुटु माझौ तिमी, मुटु हसाई सारे भने दुनिया ले हम्रो बदनाम गर्दे हिंड बिचारे सानो यदि तिमले पाराएको सोधो भयो भने तिमीलाई देखे बसै सारे भने दुनियाले हाम्रो बदनाम गर्दै हिँड्ने छ सानो यदि तिमीले पाए